से दिया है उसका सही फ़ायदा उठाए। दूसरा बीवी, दूसरी जो हालत है एक औरत की सेकंड फेज़ में, जो सबसे इन्फ्लुएंशियल माँ है उसके बाद सेकंड फेज़ है, वो है एक बीवी। इसलिए कि हम जानते हैं बहुत सारे बीवियों का बहुत गहरा असर अपने शोहरों पर होता है, लेकिन इस गहरे असर का हरगिज़ ये माना नहीं जो उम्मत मुस्लिमा ने इख्तियार कर लिया, जी आप जो बोले सरकार ठीक वही मैं करूँगा, वो भी नहीं इसका माना है। लेकिन बीवियों का शोहर पर फितरी असर होता है, लेकिन वो फितरी असर को आप गैर फितरी मत ले लीजिए। तो बीवियों का अपने शोहर पर बहुत असर होता है, याद रखिए। तो बीवियाँ जो है इस असर का सही फ़ायदा उठाएं, अच्छाई का हुक्म दे और बुराई से रोकें। लेकिन होता क्या है, इस असर का बीवियाँ गलत फ़ायदा उठाती है कि भाई तुम्हारी माँ ऐसी है उसको ये करो, तुम्हारी फलां ऐसी है उसको फलां करो, तुम्हारी बहन तो बहुत उचकती है उसको ये करो, तुम्हारे रिश्तेदार पर माल मत खर्च, उल्टा करती है। अच्छा अच्छाई की तरफ ले जाना चाहिए। आइए अब अय्यूब अंसारी रज़ी अल्लाह उनका वाक़िया सुन लीजिए। एक मरतबा अय्यूब अंसारी रज़ी अल्लाह अपने बाग में बैठे थे, गमज़दा थे, परेशान थे। बीवी आई जो है उम्मे अय्यूब अंसारी आई और कहा कि क्या बात है अब अय्यूब, बड़े परेशान दिख रहे हो। तो कहा ये मालो दौलत ने बड़ा मुझे परेशान कर दिया। सहाबा के लिए मालो दौलत तो कोई माना नहीं था यादव, सिवाय इसके कि दुनिया गुजारने का बस एक तरीका था, इसके लिए जीते और मरते नहीं थे वो। तो कहा माल बहुत परेशान कर रहा है, अल्लाह ने फरावानी दे दी, बाग है ये है, पैसा बहुत है, क्या करूँ समझ में नहीं आ रहा है। तब वो ये अंसारी जानते थे, चाहते तो खर्च कर सकते थे, लेकिन बीवी का मशवरा लेना चाह रहे ताकि अगर मशवरा हो जाए और वो भी राज़ी हो जाए तो फिर क्या बात। तो फौरन बीवी ने भाप लिया कि अब अबू अय्यूब किस तरफ जा रहे हैं, और कहा कि अगर तुम्हें ऐसा गम है इस माल का तो खर्च क्यों नहीं कर देते। तो कहा खर्च कर दूँ, तो कहाँ खर्च कर दो। तो कहा कहाँ, देखिए अब पूछ भी रहे। तो कहा अपने रिश्तेदारों में, हमारे ज़माने को बीवी होती तो बोलते तुम्हारे रिश्तेदार छोड़ के कहीं भी दो तुम फ़कीरों में, तुम्हारे रिश्तेदारों को नहीं देना, बहुत तुम्हारा फलां भाई ऐसा है, तुम्हारी बहन ऐसी है, तुम्हारा वो फलां है। कहा अपने रिश्तेदारों में, अपने रिश्तेदारों में दो, ये नहीं कहा मेरे रिश्तेदारों में दो, कहा अपने रिश्तेदारों में। अबू अय्यूब अंसारी खुशी से चले गए, जाकर खर्च करके आए। जब वापस आए तो कहा कितना खर्च किया, तो कहा 32,000 दिरहम, 32,000 दिरहम उन्होंने उस रोज़ जो है सदका किए, रिश्तेदारों में अपने बांट कर आ गए। एक दिरहम जो होता था चांदी का एक सिक्का, जो 0.4 ग्राम का होता था, 0.4 ग्राम्स, तब लगा लीजिए 32,000 को 0.4 से आप मल्टीप्लाई कीजिए, उतने किलो चांदी जिसको मल्टीप्लाई कीजिए आज के रेट के हिसाब से 90,000 रुपये से, 90,000 रुपये किलो चांदी खर्च सदका करके आ गए। तो देखिए बीवी ने क्या किया, अपने शोहर को सही बात कही, सही मशवरा दिया और सही जगह पैसा खर्च करने का मशवरा, और बाद में खुश हुई कहा अल्हम्दुलिल्लाह बहुत अच्छा किया आपने अपने रिश्तेदारों में खर्च करके आए। समझ रहे हैं बात। इसी तरह बीवियों का शोहर पर कैसे असर होता है, आइए इंसानी तारीख में जो जल्लाद शख्सियतें गुजरी हैं उनमें से एक का वाक़िया कुरान से सुनाता हूँ, फ़िरौन का। फ़िरौन ने क्या जुल्म नहीं किया, जल्लाद मैंने इसलिए कहा कि हज़ारों और लाखों बनी इसराइल के बच्चों को कत्ल कर दिया करता था। जैसी कोई औरत हमला हुई, रजिस्ट्रेशन होता था, औलाद पैदा होने के बाद चेकिंग होती, लड़का हो तो ज़ुबा, लड़की हो तो छोड़ दी जाती थी। इसलिए मैंने जल्लाद का सबसे ज़ालिम शख्स है, और इसी के महल में इसकी बीवी जो है गुस्ल ले रही थी। या जो वाक़ा बहरहाल तारीखी हवालों से तो नहीं कहूँगा, लेकिन जो बातें रिवायतों में आती है, बोली जा रही, आसार मिलते हैं, वो ये है कि उसने जब ये हुक्म जारी किया था उस पीरियड में एक बच्चा जो है बहता हुआ उसके महल के अंदर पहुँच जाता है और उसकी बीवी के हाथ लग जाता है, आसिया के हाथ लग जाता है बच्चा। जब उस बच्चे को आसिया देखती है और वो बच्चा इतना खूबसूरत होता है कि उसको भा जाता है, और वो बच्चा चूँकि उसको पानी से मिलता है वो उसका नाम रखती है मूसा, इसलिए कि मूसा का माना होता है खपती ज़बान के अंदर पानी से मिला हुआ, क्योंकि पानी से मिले थे। उठाती है और इतने खूबसूरत बच्चा है कि उसका दिल बच्चे पर आ जाता है, लेकिन अब उसे पता है जब वो देखती है लड़का है, लड़का है तो जाहिर सी बात है, और बनी इसराइली था, क्योंकि खपती मुख्तलिफ जो है जेनेटिकल अलग होते हैं देखने दिखाने में, और इसराइली जो है मुख्तलिफ होते हैं, वो समझ गए तो बनी इसराइल का बच्चा है और वो बेऔलाद थी। अब उसे पता था उसका शौहर इस बच्चे के साथ क्या करने वाला है, लेकिन जब वो बच्चे को ले गई अपने शौहर के सामने रखा, फिरौन ने जब मूसा अलैहिस्सलाम को देखा तो उसको भी बच्चा भाग गया, बड़ा खूबसूरत बच्चा है। और उसके बाद आसिया ने जो अब अपने शौहर फिरौन से जो बात की, कुरान ने उसको दोहराया और यूँ कहा, सूरह कसस आयत नंबर 9 में, वक़ालत इमरातु फिरौन, और फिरौन की औरत ने फिरौन से कहा, चूँकि कुरान में नाम नहीं, हदीस में नाम आता आसिया, और फिरौन की औरत ने फिरौन से कहा, कुर्रतु आइनी ली वलक, इस बच्चे को कुछ ना करना, चूँकि उसको मालूम था ये क्या करने वाला है, हो सकता है ये बच्चा मेरी और तेरी आंखों की ठंडक बन जाए, कुर्रतु आइनी। और जाहिर सी बात है हर मोमिन को दुआ करना चाहिए कि हमारे बच्चे हमारी आंखों की ठंडक बने, वरना हमारी आंखों की वो जलन बन जाते हैं, तरबियत नहीं करते हैं और बाद में सिर्फ परेशान होते हैं। तो कहा हो सकता है ये बच्चा कुर्रतु आइनी ली वलक, ए फिरौन उसको कत्ल ना करना, ए मेरे शौहर उसको कत्ल ना करना, हो सकता है ये बच्चा मेरी और तेरी आंखों की ठंडक बन जाए। और फिर फरमाया ولکا لا تقتلوا عسى ان ينفعنا او نتخذه ولدا وهم لا يشعرون، اور اسے قتل مت کرنا، ہو سکتا ہے ہم اس سے کچھ فائدہ اٹھائے یا ہو سکتا ہے ہم اس کو اپنی اولاد بنا لیں، چونکہ وہ بے اولاد تھی، ہو سکتا ہے ہم اس سے کوئی نفع اٹھا لے دنیا کا یا ہو سکتا ہے ہم اس کو اپنی اولاد بنا دیں، وہم لا یشعرون، اور ہو سکتا ہے ہم کو یہ علم نہ ہو کہ کیا اس سے فائدہ ہو ہمارے لیے، مطلب مستقبل میں، فیوچر کے اندر. اور فرعون نے اپنی بیوی کی اس بات کو مان لیا، اس لیے کہ بہت ساری بیویوں کا اپنے شوہر پر اثر ہوتا ہے. یہاں آسیہ اچھائی کا حکم دے رہی تھی، کوئی برا کام تو نہیں کہا، لیکن وہیں اگر بیوی برائی کی طرف شوہر کو مائل کرے، بھائی رشوت لو، کیا ہوتا ہے رشوت خوری کرنے میں، زیورات میرے نہیں بنیں گے نا اس سے، رشوت کھایا کرو آپ، رشوت نہیں لوں گے، دو نمبر ایک نمبر نہیں کرو گے تو گھر کیسے بنے گا اپنا نیا. وہیں دوسری بیوی یہ ہو سکتی ہے کہ آپ یہ کام کیسے کر رہے ہیں، اگر آپ نے رشوت لی تو میں آپ کے ساتھ نہیں رہ سکتی ہوں، یہ بھی ہو سکتا ہے. بہرحال یہ بات کو سمجھنے کی ضرورت ہے. تو بہت ساری بیویوں کا مقام ہوتا ہے، مرتبہ ہوتا ہے شوہروں کی نظروں میں، تو بیویاں اس کا صحیح فائدہ اٹھائیں، اچھائی کا حکم دیں اور برائی سے روکیں، جیسے آسیہ نے جو ہے موسیٰ علیہ الصلوۃ والسلام کے لیے ریکویسٹ کی. اور فرعون جیسا جابر بادشاہ جس کو یہ بچوں کو مار رہا تھا، پھر بھی اس بچے کو اس کو نہ چاہتے ہوئے بھی زندہ چھوڑنا پڑا، کہا ٹھیک ہے اگر تم اتنی ریکویسٹ کر رہی ہو تو جاؤ، اس بچے کو اس کو چھوڑ دیتا ہوں صرف تمہارے لیے. اور اللہ نے دیکھی اسی بچے کو اس کے غرق ہونے کی وجہ بنائی فرعون کی، موسیٰ علیہ السلام کو. دوسرا واقعہ ام سلیم رضی اللہ عنہا کا ہی واقعہ لے لیجیے. ان کے شوہر ان کو بار بار کہتے رہے کہ ایمان چھوڑ دو، لیکن ایمان سے ہمیشہ پھرتے رہے. اس کے بعد جب ان کے شوہر انتقال کر گئے تو ان کو ایک دوسرا رشتہ آیا، ابو طلحہ رضی اللہ عنہا کا. ابو طلحہ کا انہیں رشتہ آیا، ابو طلحہ مدینہ کے رہنے والے تھے، آپ نے رشتہ بھیجا ام سلیم کو. ام سلیم نے جب ابو طلحہ کا رشتہ دیکھا اپنی عدت کے بعد، یہ دور جہالت کی بات ہے یاد رکھے، لیکن ابھی ام سلیم ایمان والی تھی، تو کہا ابو طلحہ ایسا شخص نہیں اس کا رشتہ میں ٹھکرا دوں، اس پہ غور کرنا پڑے گا، چونکہ ایسے کچھ لوگ ہوتے ہیں جن کا آپ رشتہ ان کی بات ٹھکرا نہیں سکتے. تو کہا ابو طلحہ ان لوگوں میں سے نہیں جن کا رشتہ میں ٹھکرا دوں، لیکن ابو طلحہ مشرک ہے اور مشرک کا نکاح مومن سے نہیں ہو سکتا ہے، تو اب میں کیا کروں اس معاملے میں؟ تو کہا رشتہ ٹھکرا جیسا تو نہیں ہے، ٹھیک ہے. اور یہ وہ دور تھا، دور جہالت، تو ولی یہ سب نہیں تھا اس زمانے میں کچھ. رشتہ آیا اور عورت چاہتی، اور چونکہ وہ نکاح متعلقہ تھی، کوئی مسئلہ نہیں تھا ان کے لیے. تو کہا ٹھکرا تو نہیں سکتی ہوں، چلو پیشکش رکھ کے دیکھتی ہوں. کہا ابو طلحہ تمہارا میرا نکاح تم سے نہیں ہو سکتا. تو ابو طلحہ کو لگا شاید میں خاندان میں کم ہوں، پیسوں میں کم ہوں، کچھ تو بھی کمی ہے. تو کہا کیا کمی ہے مجھ میں جو تم میرا رشتہ قبول نہیں کر سکتی ہو؟ تو کہا دیکھو میں ایمان والی ہوں اور تم کافر ہو، اور ایک ایمان والی کا نکاح کافر سے نہیں ہو سکتا ہے. اور پھر انہوں نے کہا کہ ابو طلحہ ذرا غور تو کرو، جن بتوں کو تم اپنے ہاتھوں سے بناتے ہو، ضرورت پڑنے پر انہی کو جلا کے اپنے کھانے بھی بنا لیتے ہو، ضرورت پڑنے پر انہی کو بیچ کر جو ہے فلاں کام کرتے ہو، اور جو لکڑی خود تم جنگل سے جا کر چنتے ہو، اور جس کو تم اپنے ہاتھ سے چھاٹتے ہو، خود بناتے ہو، اس کے ہاتھ پہ ٹوٹ جاتا تو تم خود اس کو ریپیئر کرتے ہو، پھر جب وقت آتا ہے مجبوری اور مصیبت کا اسی سے مانگتے ہو. کیسی عجیب بات ہے نا، جس کو اپنے ہاتھوں سے بناتے ہو پھر اسی کو مانگتے ہو. تو ابو طلحہ نے کہا بات تو بڑی بہترین ہے تمہاری، ایسی چیز کیسے ہمیں نفع دیں گی جس کو ہم اپنی ہاتھوں سے بناتے ہیں اور بعد میں اسی سے مانگتے ہیں. ابو طلحہ کی بات سمجھ میں آئی، کہا ٹھیک ہے کیا دعوت ہے تمہاری؟ تو کہا لا الہ الا اللہ محمد رسول اللہ. انہوں نے دعوت دی، ابو طلحہ نے ایمان قبول کیا، اور اس کے بعد کہا کہ اب مہر کیا دوں، چونکہ مہر ہوتا جاتا ہے. تو کہا ام سلیم رضی اللہ عنہا نے تمہارا ایمان لانا ہی میرے لیے مہر ہے. اور صحابہ کہتے ہیں مہر میں سب سے بہترین مہر ام سلیم کا تھا، جو ایمان کے بدلے میں نکاح کر لیا. کہا تمہارا اسلام لانا ہی میرے لیے مہر ہے. اور انس رضی اللہ عنہ 10 سال کے ہو چکے تھے اس وقت تک، آپ نے انس سے کہا کہ خطبہ نکاح پڑھ دو. اس زمانے میں بھی ہوتا تھا نکاح، جیسا کہ آپ صلی اللہ علیہ وسلم کا جو نکاح ہوا جو ہے مائی خدیجہ رضی اللہ عنہا سے، تو وہ جو ہے آپ کے چچا نے جو ابو طالب نے پڑھایا تھا، یاد رکھے. تو اس زمانے میں طریقہ تھا، ولی ہوتا تھا، گواہ ہوتے تھے اور پھر نکاح ہوا. تو انس رضی اللہ عنہ نے اپنی ماں کا نکاح پڑھایا اور اپنی ماں کی ودائی کی، مطلب وہ بھی خیر ساتھ چلے گئے، ان کی 10 سال کی عمر، انہوں نے نکاح پڑھایا تھا. تو دیکھیے ایمان لانا ہی وہ وجہ بنا. تو ابو طلحہ اپنے منگیتر کی ایمان لانے کی وجہ کون بنی؟ ابھی شادی نہیں ہوئی تھی، صرف منگیتر تھے، بیوی بنی وجہ یاد رکھی. تو بیویاں ایسا اثر رکھتے، لیکن ایسی کچھ بیویاں بھی ہوتی ہیں جو اپنے شوہروں کو حرام کاری کی طرف، برائی کی طرف، فتنہ الفساد کی طرف ڈالتی ہے، لڑائی اور جھگڑے بھی ڈالتی ہے، اپنے شوہر کے خاندان اور گھر رشتہ داروں کو توڑ دیتی ہے، اس کے بچوں کی صحیح تربیت نہیں کرتی. تو اچھائی کا حکم دینے، برائی سے روکنے میں عورتیں اپنے اس پوزیشن کا، بیوی ہونے کا صحیح استعمال کرے، اور بہت نرمی سے اور اچھے انداز سے. بہت سی عورتیں بولتی ہیں ہمارے شوہر نہیں چنتے، بہت رگیلے، بہت فلاں فلاں ہیں. میں کہتا ہوں جیسے شوہروں کو ساڑی لینے کے لیے اور زیور لینے کے لیے منایا جاتا ہے، ویسے اسلام اور دین کے لیے منایا جائے، وہی طریقہ کار سے، ایک دم میٹھا طریقہ ہے نا. لیکن جب دین کی بات آتی، پتہ نہیں عورتیں جو ہے سخت مزاج اختیار کر لیتی. جیسا کہ اگر کوئی عورت کو دینداری سمجھ میں آ گئی، اسلام سمجھ میں آ گیا، اپنے شوہر سے بات کری، دیکھو ایسا ہے تو ٹھیک ہے تو میں اپنے باپ کے پاس جا رہی، سیدھا ایسا یا ویسا. لیکن جب ساڑی لینا تھا تو ایسا بولتی کیا، دیکھو ساڑی دلا دلا تو میں اپنے باپ کے پاس جا رہی، नहीं से अब साड़ी लेना रहा तो पहले से प्यार मोहब्बत की बातें, अच्छे अच्छे खाने, है ना, जो शौहर को पसंद है वो काम। फिर शौहर बोलता भाई क्या है, बोल दो, इतना घर साफ दिख रहा है, इतने अच्छे अच्छे खाने बनने, मसला क्या है? तो बोले वो फिर जेवर होना था, नई साड़ी बाज़ार में आई। शौहर बोलता ठीक है ले लो, है ना। तो इसी तरह इस्लाम के लिए मनाया जाएगा, ठीक है, आम जबान में कहूँगा पटाया जाएगा अपने शौहर को, और क्यों ना हो, इसलिए कि अल्लाह रब्बुल इज़्ज़त ने आपको जिस फितरत पे बनाया है, बिलखुसूस बीवी को, उस फितरत का इस्तेमाल भी तो कीजिए आप। और जो शौहर बिगड़े हुए हैं, जो शौहर बुराई की तरफ है, उनको अच्छाई की तरफ ले आइए। और ये हो सकता है, याद रखिए, अगर बीवी एक बार कह दे कि मैं तुम्हारे साथ रात में नहीं सोऊंगी अगर तुम फला काम करोगे, तो शौहर कुछ भी करने को तैयार हो जाए दूसरे दिन, याद रखिए। तो अच्छाई के लिए इसको इस्तेमाल कीजिए, लेकिन बहुत सी बार औरतें इन तमाम चीज़ों को बुराई के लिए इस्तेमाल करते हैं अच्छाई के लिए। अब तीसरी पोजीशन जो होती है एक औरत की, वो है बेटी के एतबार से।